91.6 मेगाहर्जमा पूर्वी नेपालका विभिन्न भूभागमा तथा www.radiovision.com.np लगअन गरेर विश्वका जुनसुकै कुनामा रहेर पनि एकैसाथ तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको हुनुपर्छ। हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको आफ्नै कार्यक्रम मुक्तकमाला लिएर उपस्थित भइसकेको छु। म मदन भण्डारी, सँगै प्रविधि संयोजनमा हुनुहुन्छ मित्र रमेश तिवारीजी। थाहा छैन धेरै जसो नेपालीको भविष्य कसले चोरेको छ, थाहा छैन धेरै जसो नेपालीको भविष्य कसले चोरेको छ। हुनसक्छ छैटीको दिनमा भावीले नै नराम्रो कोरेको छ। ढुक्क भई सँगै बसेको व्यक्तिको विश्वास नगर्नुहोस् महाशय। सुनिन्छ छियो छरछो गर्न सरकारले गुप्तचर छोडेको छ, सुनिन्छ छियो छरछो गर्न सरकारले गुप्तचर छोडेको छ। यो मुक्तक जनआन्दोलन दुईमा वाचन गरिएको मुक्तक हो। थोरै कुरा जोड्नु लाग्यो। 2067 साल ज्येष्ठ 6 गते मुक्तकार वियोगी बुढा थोकीजीको 56 जन्मोत्सवको अवसरमा प्रकाशन गरिएको मुक्तक संग्रह वियोगीका वियोगहरू मसँग रहेको छ। केही समय अगाडि बिर्तामोडको एक भेटमा उहाँले यो संग्रह मलाई दिनुभएको थियो। वियोगी बुढा थोकीजीको वियोगीका वियोगहरूबाट सुटुक्क लिएका यिनै मुक्तकरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु। श्रोता, आजको यो बसाईमा वियोगीका वियोगहरू मुक्तक संग्रहबाट केही मुक्तकरबहरू मुक्तकमालाको फेसबुक पेजमा प्राप्त मुक्तकरबहरू muktakmala@gmail.com पठाउनुभएका मुक्तकरबहरू क्रमशः जोड्नेछु। वियोगी बुढा थोकीजीको वियोगीका वियोगहरू मुक्तक संग्रहबाट यो अर्को मुक्तक राख्न चाहन्छु। सन्त्रस्त छन् मनहरू बन्दुकको धुनबाट, सन्त्रस्त छन् मनहरू बन्दुकको धुनबाट, डराउनै पर्छ भित्र भित्र सल्किने घुनबाट, हामीसँग पसिनाको मोलको कुरा गर्दै महल ठड्याउँदैछन् कोही हाम्रै खुनबाट, महल ठड्याउँदैछन् कोही हाम्रै खुनबाट। वियोगी बुढा थोकीजीकै शब्द सापट्टि लिएँ, भनिन्छ मुक्तक गागरमा सागर अटाउने विधा हो। के फल्थ्यो अन्न पानी राम्रो छैन, के फल्थ्यो अन्न पानी राम्रो छैन, जसलाई विश्वास गरेँ बानी राम्रो छैन। पानी र बानीको व्याख्या छुट्टा छुट्टै, के सुनौ खै कहानी राम्रो छैन, के सुनौ खै कहानी राम्रो छैन। श्रोता, कार्यक्रम मुक्तकमालाको यो बसाईमा वियोगी बुढा थोकीजीको मुक्तक संग्रह वियोगीका वियोगहरूबाट मुक्तकरपहरू राख्ने क्रम यति मात्रै। अब भने तपाईँले नै मायाले स्नेहले पठाउनुभएका मुक्तकरपहरू क्रमशः लिन्छु। फुलको मिठो सुवासमा हराउँछु, फुलको मिठो सुवासमा हराउँछु, कल्पनाको गहिरो आभासमा हराउँछु, प्रत्येक पल तिम्रो समीपमा हुँदा तिम्रै मायालु बाहुपासमा हराउँछु, तिम्रै मायालु बाहुपासमा हराउँछु। आफ्नै जीवन सङ्गिनीका लागि मुक्तकरपहरू युवराज ठकुरी अज्ञानीजीले सिंहदेवी सात मोरङबाट वैवाहिक जीवन 2 वर्ष पुगेको अवसरमा समर्पित गर्नुभएको हो। हाम्रो तर्फबाट पनि तपाईँहरूको यो साथ, यो माया, यो आत्मीयता अझ कसिलो बनोस् शुभकामना व्यक्त गर्न चाह्यौं। युवराज ठकुरी अज्ञानीजीको यो मुक्तकसँगै अर्को मुक्तक लिए कार्यक्रममा रामशरण श्रेष्ठजीको। सबैलाई सबथोक प्राप्त हुँदैन, सबैलाई सबथोक प्राप्त हुँदैन, समय नै बलवान परास्त हुँदैन, जति पूजा गरे पनि ढुङ्गालाई त किन किन यो मन शान्त हुँदैन, किन किन यो मन शान्त हुँदैन। यो लोभलाग्दो मुक्तक रामशरण श्रेष्ठजीले पहिलो पटक चिसापानी छ रामेछापबाट पठाउनु भएको हो। रामशरण श्रेष्ठजीका यिनै मुक्तकरबसँगै अर्को मुक्तक राख्न चाहन्छु तिलक अन्जानजीको। उकालो देखेर अनि ओह्रालो देखेर, उकालो देखेर अनि ओह्रालो देखेर, फर्काइयो साइत बिरालो देखेर, सजिलो हुँदैन जिन्दगीको बाटो, नरोक यात्रा अलिकति भिरालो देखेर, नरोक यात्रा अलिकति भिरालो देखेर। रामनगर एक नवलपरासीका मुक्तकमन तिलक अन्जानजीले यी सुन्दर मुक्तकरफहरू पठाउनु भएको हो। हाल उहाँ अस्ट्रेलियामा हुनुहुन्छ, खुसी लाग्छ यति टाढाबाट मुक्तकमनहरूले सम्झनुहुन्छ। अर्को मुक्तक जोड्न चाहन्छु विमल किरीजीको। सत्य र ज्ञानको लहरामा लहराउन पाउँदै भयो सत्य र ज्ञानको लहरामा लहराउन पाउँदै भयो नेपाली भाषाको माया जालमा हराउन पाउँदै भयो सृजनशील बनौँ इतिहास बनोस् अनन्तसम्म वैचारिक र ज्ञानको ज्योति फहराउन पाउँदै भयो वैचारिक र ज्ञानको ज्योति फहराउन पाउँदै भयो आहा यो मिठो चाह कसिला मुक्त करपहरूमा विमल गिरिजीको झापा घर र हाल बेल्जियममा बस्दै आइरहनु भएका उहाँले धेरै धेरै मुक्त करपहरू हामीलाई पठाउनु भएको छ इमान जमान थाती राखी नाम कमाउन सकौँ इमान जमान थाती राखी नाम कमाउन सकौँ हामी जहाँ रहौँ आफ्नो पुरुषार्थ जमाउन सकौँ सुन्दर हरिया फाँटहरू र आफ्नै रस्ती बस्तीमा मुस्कान घोल्दै ढिँडो र गुन्द्रुकमा रमाउन सकौँ मुस्कान घोल्दै ढिँडो र गुन्द्रुकमा रमाउन सकौँ विमल गिरिजी निकै चुस्किलो फुर्तिलो मुक्तक लेख्नुहुन्छ हतियारहरू सबै कहाँ छुरा हुन्छन् र हतियारहरू सबै कहाँ छुरा हुन्छन् र नबोल्नेहरूसँग कहाँ कुरा हुन्छन् र धरातल भुलेर उड्न खोज्छन् मान्छे अनन्त छन् रहर कहाँ पुरा हुन्छन् र अनन्त छन् रहर कहाँ पुरा हुन्छन् र श्रोता कार्यक्रममा अब भने पहिलो साङ्गीतिक कोसेली राख्न चाहन्छु विमल गिरिजीकै मुक्त करपहरू लिइरहेको छु उहाँकै अर्को एउटा मुक्तक मुक्त करपसँगै यो एउटा मिठो गीत तपाईँलाई सपनीमा देख्दा निन्द्रा त्यसै भाग्छ कसम सपनीमा देख्दा निन्द्रा त्यसै भाग्छ कसम उनकै नाम लिँदा जोस जाँगर जाग्छ कसम थुप्रै मोड आउँछन् जान्छन् भावुक बनाएर मान या नमान तिम्रै माया लाग्छ कसम मान या नमान तिम्रै माया लाग्छ कसम तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यास्रो लाउँछ मेरी निर्माया तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यास्रो लाउँछ मेरी निर्माया ओ बगिरहने आँसुको त छैन कुनै सीमा बगिरहने आँसुको त छैन कुनै सीमा सास समुद्र पारीमा छु तिमी गाउँ बेसीमा सास समुद्र पारीमा छु तिमी गाउँ बेसीमा तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यासो लाउँछ मेरी छैन श्रोता विमल गिरीजीका मुक्त करबसँगै यो गीत तपाईले सुन्नुभयो। भर्खरै मात्रै आफ्नो रेडियो सुन्ने मौका जुराउनु भएको छ भने सुन्दै हुनुहुन्छ रेडियो भिजन 91.6 मेगाहर्ज। यो हो कार्यक्रम मुक्तकमाला। तपाईले नै मायाले पठाउनु भएका मुक्त करबहरू कार्यक्रममा राखिरहेको छु। अघिल्लो साताको बसाईमा प्रस्तुत मुक्तक मनहरूका मुक्त करबहरू भने मैले अर्को बसाईलाई सुरक्षित राखेँ। मुक्तकको सिलसिला जारी छ श्रोता। अर्को मुक्तक लिएँ डिबी घायलजीको। सम्मान गरियो आदर गरियो, सम्मान गरियो आदर गरियो, अनेक थरी थरीका विचार गरियो, आखिर के नै गर्न सकिँदो रहेछ र अन्तिममा आफ्नै जिन्दगी प्रहार गरियो, अन्तिममा आफ्नै जिन्दगी प्रहार गरियो। रोल्पा स्थायी घर राहाल बिरानु मुलुकमा छु भन्दै पहिलो पटक आफ्ना मुक्त करपहरू डिबी घायलजीले पठाउनु भएको हो। अर्को मुक्तक छ मसँग जीवन लावतीजीको। कस्तो अचम्मको माग गर्दैछौ, कस्तो अचम्मको माग गर्दैछौ, एउटा मुटु यो दुई भाग गर्दैछौ, आफ्नो सम्झी मनमुटु दिएको थिएँ, आज त्यही मुटुमा ठोकठाक गर्दैछौ, आज त्यही मुटुमा ठोकठाक गर्दैछौ। यो मिठो मुक्तकसँगै चुलाचुली साथ इलामबाट पहिलो पटक जीवन लावतीजीले सम्झनुभयो। यसै क्रममा अर्को मुक्तक लिन चाहन्छु प्रकाश श्रेष्ठजीको। तिमीसँगै जिउँछु अनि मर्छु भन्नेले, तिमीसँगै जिउँछु अनि मर्छु भन्नेले, सयौँ जङ्गार हात समाई तर्छु भन्नेले, मुटुभित्र दुख्ने घाउ दिएर गई जीवनभरि चोखो माया गर्छु भन्नेले, जीवनभरि चोखो माया गर्छु भन्नेले। यी मुक्तकरपहरू प्रकाश श्रेष्ठजीले गरामुनि सात झापाबाट प्रेषित गर्नुभएको हो। श्रोता रेडियो भिजनको मुक्तक सम्बन्धी एकमात्र कार्यक्रम मुक्तकमाला यहाँहरू अहिले सुनिरहनु भएको छ। तपाईँकै मुक्तक जोडिरहेको छु, बोलिरहेको छु। अर्को मुक्तक राख्न चाहन्छु बाबु सुशान्त वियोगजीको। मनमुटु कसैले तोडेपछि रोएँ, मनमुटु कसैले तोडेपछि रोएँ, सुख छोडी दुःखको बाटो मोडेपछि रोएँ, म आफूभन्दा बढी माया गर्थेँ उसैलाई, हो त्यही निष्ठुरीले साथ छोडेपछि रोएँ, हो त्यही निष्ठुरीले साथ छोडेपछि रोएँ। बाबु सुशान्त वियोग पन्जाब भारतमा हुनुहुन्छ। उहाँको स्थायी घर भने पुरन्धरा 8 दाङ रहेको छ। उहाँकै अर्को मुक्तक पुनः लिन चाहन्छु। तैँले त उसलाई जिउँदै मारी भन्छ यार, तैँले त उसलाई जिउँदै मारी भन्छ यार, अनि सधैँको लागि रुवावासी पारी भन्छ यार, अरे जो मायाको भिख माग्दै गल्ली गल्ली धाउँछ नि, हो त्यसैले मलाई मायाको भिखारी भन्छ यार, हो त्यसैले मलाई मायाको भिखारी भन्छ यार। पुरन्धरा 8 ताङका मुक्तकमन बाबु सुशान्त वियोगजीकाई नै मुक्त करबसँगै अर्को मुक्तक लिएँ मिलन कार्कीजीको। मरुदा तिमी पनि रुन्छौ कि रुन्नु सानु, मरुदा तिमी पनि रुन्छौ कि रुन्नु सानु, खुसी पो हुन्छौ कि अह खुसी हुन्नौ सानु, गहभर या सुपारी मेरो शिर साथली, मेरा पीरका आँसुलाई छुन्छौ कि छुन्नौ सानु, मेरा पीरका आँसुलाई छुन्छौ कि छुन्नौ सानु। दुर्विसे पञ्चमी बजार 5 तर्फबाट मिलन कार्कीजीले निकै लामो समय पश्चात मुक्त करपहरू हामीलाई पठाउनु भएको हो। अर्को मुक्तक लिएँ सागर भाइजीको। आजसम्म तिम्रो तस्विर छोएर बित्यो सुमन, आजसम्म तिम्रो तस्विर छोएर बित्यो सुमन, हर रात एकान्तमा रोएर बित्यो सुमन, दुख्छ मुटु एको होरो सौ कसरी, दर्द पीडा आँसुले धोएर बित्यो सुमन, दर्द पीडा आँसुले धोएर बित्यो सुमन। सागर भाइजीले सागर भाइ मात्र लेख्नु भएको छ। मुक्तकसँगै आगामी दिनमा आफ्नो पुरा ठेगाना खुलाउनुहोस् न है। गजल लेखेर नाम कमाउने छु बाबा, गजल लेखेर नाम कमाउने छु बाबा, यसरी नै सधैँभरि रमाउने छु बाबा, एक दिन पक्कै आउनेछ नाम दुनियाँमा, इज्जत राख्न कलम समाउने छु बाबा, इज्जत राख्न कलम समाउने छु बाबा। यो मिठो बाचा आफ्नो बाबालाई मुक्त खरपमा बाँड्दै हुनुहुन्थ्यो लक्ष्मण अविनाश रावलजी जुपु नो आछा मिस्ताई गरेर हाल भारतमा रहँदै आउनुभएका लक्ष्मण अविनाश रावलजीले पनि हामीलाई नियमित रूपमा सम्झनुहुन्छ। अब भने कार्यक्रममा अर्को एउटा गीत राखौँ होला भन्दै सङ्केत गर्दै हुनुहुन्छ रमेशजी। लक्ष्मण रावलजीकै मुक्तकरबसँगै यो गीत तपाईँलाई। माया तिमी बाँसुरी कि धुन हौ कि जस्तो लाग्छ, माया तिमी बाँसुरी कि धुन हौ कि जस्तो लाग्छ, अनि कालमा एक ढिका नुन हौ कि जस्तो लाग्छ। बाँचेकै छु त्यसैले त हरेक पल पल यहाँ, मेरै नसा नसामा बहने खुन हौ कि जस्तो लाग्छ, मेरै नसा नसामा बहने खुन हौ कि जस्तो लाग्छ। लक्ष्मण अविनाश रावलजीका मुक्तकरबसँगै तपाईँ समक्ष राखेँ। मुक्तक माला सुन्दै हुनुहुन्छ तपाईँ। तपाईँ केही मुक्त कार्यक्रम भरि सुनौ सुनौ लागेको छ आजको बसाइमा। श्रोता, भन्नै पर्ने कुरा के छ भने, तपाईँले मुक्तक प्रेषित गर्नुहुँदा आफ्नो पुरा ठेगाना खुलाउनुहोस् न है। अन्य सर्जकहरूले सिर्जना गर्नुभएका मुक्तकरबका मुनि बोलेर पनि आफ्नो नामको स्टिकर नटाच्नुहोला। यदा कदा त्यस्तो पाइयो र त सुटुक्क कहियो। कार्यक्रममा मुक्तक नै जोडौँ होला। यसै क्रममा अर्को मुक्तक लिएँ मोहन बिहानीजीको। अनभिज्ञको अगाडि फुर्ती लागेको देखेर, अनभिज्ञको अगाडि फुर्ती लागेको देखेर, सबैको सामु झुटो कसम खाएको देखेर, ठुलै कलाकार ठान्नु भुल रहेछ मेरो पनि, आज चिनियो उसले गीत गाएको देखेर, आज चिनियो उसले गीत गाएको देखेर, ठुलै कलाकार ठान्नु भुल रहेछ मेरो पनि, आज चिनियो उसले गीत गाएको देखेर। यो कसिलो हरप, चुस्किलो हरप मोहन बिहानीजीको, भक्तिपुर सात सर्लाहीबाट उहाँले सम्झनु भएको हो। अर्को मुक्तक छ मसँग एसके कान्छाजीको। साँचो माया गर्छु भन्दा तर्किनेलाई सलाम, साँचो माया गर्छु भन्दा तर्किनेलाई सलाम, बिना कसुर त्यसै त्यसै झर्किनेलाई सलाम, जिन्दगीको लामो यात्रासँगै काट्छु भन्दा पनि, दो बाटोमा एक्लै छाडी फर्किनेलाई सलाम, दो बाटोमा एक्लै छाडी फर्किनेलाई सलाम। एसके कान्छाजीले आफ्नो ठेगाना त खुलाउनु भएन, मुक्तक भने साह्रै मिठो पठाउनु भयो। श्रोता, अब पनि पालो सवाल जवाबको। तपाईँले निकै रुचाउनु भएको, माया गर्नुभएको सवाल जवाफ मुक्तक आजलाई भने एलिजा सिंह र विकास गिरिजीले संयुक्त रूपमा पठाउनु भएको छ। सवाल जवाफमा साथ दिनको लागि पछिल्लो हप्ता झैँ टिका पोखरेल आइसक्नु भएको छ। एलिजा सिंहका मुक्त घरहरूमा टिका पोखरेलको स्वर सुन्नुहुनेछ। विकास गिरिजीका मुक्त घरहरूमा स्वयं म मदन भण्डारी रहनेछु। सुरु गरौं सवाल जवाब एलिजा सिंहबाट। अरूलाई नै आफ्नो ठानी सिउँदो भरि ल्याउनु तिमी, अरूलाई नै आफ्नो ठानी सिउँदो भरि ल्याउनु तिमी, म भन्दा नि कैयौँ गुडा राम्री परी ल्याउनु तिमी कन्या दान गरी बाले अरूलाई नै सुम्पे मलाई बाबुआमाको चित्त बुझाई बिहे गरी ल्याउनु तिमी बाबुआमाको चित्त बुझाई बिहे गरी ल्याउनु तिमी दुईटा मुटु छैन मेरो सक्दिन मनबाट तिमीलाई हटाउन दुईटा मुटु छैन मेरो सक्दिन मनबाट तिमीलाई हटाउन रहर कति थिएन मनमा तिमीलाई पराईसँग पठाउन तिमी बिनाको जीवन त मैले कल्पनै गर्न छोडेको थिएँ सक्दिन अब तिम्रो यादमा तडपिएर यो जुनी कटाउन सक्दिन अब तिम्रो यादमा तडपिएर यो जुनी कटाउन बाँच्नुपर्छ तिमीले मलाई हटाउनुपर्छ बाँच्नुपर्छ तिमीले मलाई हटाउनुपर्छ अरूकै नाम दिल दिमागमा रटाउनुपर्छ जे जे भयो अब मलाई बिर्सिदेऊ बिन्ती जीवन हामीले अरूसँगै कटाउनुपर्छ जीवन हामीले अरूसँगै कटाउनुपर्छ तिम्रो माया मौ सम्झै रहेछ घरिघरि बदलिरहने तिम्रो माया मौ सम्झै रहेछ घरिघरि बदलिरहने कमजोर रहेछ तिम्रो प्रेम सानै बतासमा हल्लिरहने बाबुआमाकै खुसीका लागि चोखो प्रेमलाई मार्यो होइन कि त माया झुटो थियो र अपराधी चाहिँ कल्लिरहने कि त माया झुटो थियो र अपराधी चाहिँ कल्लिरहने त्यस्तो होइन हेर सानो समस्या झेलेर हो त्यस्तो होइन हेर सानो समस्या झेलेर हो बाबुआमाले बिहे गर्न अति धेरै पेलेर हो बाबुआमाको एक्लो छोरो धम्की दिए तिमलाई मार्ने भाग्य लिने हामी दुईलाई छुटाउने खेल खेलेर हो भाग्य लिने हामी दुईलाई छुटाउने खेल खेलेर हो आज शङ्खा लाग्दैछ माया लगाई छौ देखावटी आज शङ्खा लाग्दैछ माया लगाई छौ देखावटी कुरा त्यस्तै गर्दैछौ सबै बहाना बनावटी मेरो मृत्युसँग डरायौ तिमी बिना नि कहाँ बाँचेको छु र अचम्मको खेल खेल्यौ कस्तो माया हो मिसावटी अचम्मको खेल खेल्यौ कस्तो माया हो मिसावटी बालेकी थिए तिम्रो लागि मायाको दियो बालेकी थिए तिम्रो लागि मायाको दियो त्यही माया भयो आज खोची राख्ने सियो साक्षी छन् यी जुन तारा अनि जगत सारा जे जे दिएको थियो भाग्यले सबै खोसी लियो जे जे दिएको थियो भाग्यले सबै खोसी लियो निर्दयी बन्दैनन् दैव आफ्नै उपजलाई छल गरेर निर्दयी बन्दैनन् दैव आफ्नै उपजलाई छल गरेर सफल हुने थियो ल हाम्रो प्रेम तिमीले आँटे भावल गरेर एक हो र त ए सानो रोटी पनि त पाक्दैन भन्छन् छाड्नै पर्ने भयो अब तिमीलाई देखावटी कल गरेर छाड्नै पर्ने भयो अब तिमीलाई देखावटी कल गरेर मेरो बाबा तिमीसँग लडेको हेर्न सकिन मेरो बाबा तिमीसँग लडेको हेर्न सकिन तिमीलाई सबले अत्याचार गरेको हेर्न सकिन रोए सानो एकान्तमा दिनरात तिम्रै यादमा मेरो नजर सामु तिमी मरेको हेर्न सकिन मेरो नजर सामु तिमी मरेको हेर्न सकिन तिमी रुँदा सँगै रुन सकिन प्रिया माफ गर तिमी रुँदा सँगै रुन सकिन प्रिया माफ गर तिमीले झैँ आँसुको मुहार धुन सकिन प्रिया माफ गर तिमीले गरेका अपार मायालाई बुझ्न नसक्नु भूल भयो तिम्रो असल भुपु प्रेमी बन्न सकिन प्रिया माफ गर तिम्रो असल भुपु प्रेमी बन्न सकिन प्रिया माफ गर मेरो लागि संसारमा मर्ने मान्छे थियौ तिमी मेरो लागि संसारमा मर्ने मान्छे थियौ तिमी आफू भन्दा मलाई माया गर्ने मान्छे थियौ तिमी मलाई माफ गर तिम्रो साथ दिन पाइन सानु मेरो लागि संसारसँग लड्ने मान्छे थियौ तिमी मेरो लागि संसारसँग लड्ने मान्छे थियौ तिमी मेरो चिन्ता नगर्नु अब पराई भएपछि मेरो चिन्ता नगर्नु अब पराई भएपछि रहर होस् या बाध्यता छाडेर गएपछि मेरा हरेक खुसीमा नै रमाउन सिकेकी थियौ कसरी खुसी रहौली अब अर्कैले तिमीलाई लएपछि कसरी खुसी रहौली अब अर्कैले तिमीलाई लएपछि म जहाँ भए पनि तिमी सधैँ खुसी हुनु म जहाँ भए पनि तिमी सधैँ खुसी हुनु अझै मैले कति होला आँसुले यो मुहार धुनु मलाई जे जे भए पनि आफ्नो ख्याल राख्नु तिमी जिन्दगीभर पर्ने भयो तिमीलाई सम्झी मैले रुनु जिन्दगीभर पर्ने भयो तिमीलाई सम्झी मैले रुनु बितेका पललाई भोलि देऊ अब तिम्रो जीवन सजाउनु बितेका पललाई भोलि देऊ अब तिम्रो जीवन सजाउनु पराई घरमै भए पनि पर्छ अब तिमीले रमाउनु मैले चाहिँ तिम्रो मनलाई बुझ्दैन कि प्रिया उसले लक्षिण कि रहेनछे भन्छन् सानो स्वामीजीलाई नखजाउनु लक्षिण कि रहेनछे भन्छन् सानो स्वामीजीलाई नखजाउनु सिक्दैछु जीवन जिउन उहाँसँगै हेर गाली गर्नु भएको छैन मलाई एकै फेर तर पनि तिमी भन्या तिमी नै हो माया गर्ने कति चित्त दुख्छ मेरो तिमीलाई देखेर कति चित्त दुख्छ मेरो तिमीलाई देखेर डाँडा पारीबाटै म तिम्रो खुसी हेरिरहनेछु डाँडा पारीबाटै म तिम्रो खुसी हेरिरहनेछु विगतका यादहरू सधैँ अङ्गालोमा भेरिरहनेछु चिन्ता कहिले नगर्नु भोलि दुख्ला कि आफ्नो जीवन भनी लगाएर ज्यानकै बाजी तिम्रा दुःख पिर घेरिरहनेछु लगाएर ज्यानकै बाजी तिम्रा दुःख पिर घेरिरहनेछु मिठो रसिलो सवाल जवाफ एलिजा सिंह र विकास किरीजी बिचको आशा गऱ्यौँ तपाईँले रुचाउनुभयो सवाल जवाफ हरिसँगै रहने टिका पोखरेलजीलाई धेरै धेरै धन्यवाद लुटिएको हाँसो बोकी डुल्दैछु म परदेशमा लुटिएको हाँसो बोकी डुल्दैछु म परदेशमा आफू ओइली साउको लागि फुल्दैछु म परदेशमा दुःख पीडा सोए आज आफ्नत्वको लागि भन्दै बाध्यताले आफैलाई बोल्दैछु म परदेशमा बाध्यताले आफैलाई बोल्दैछु म परदेशमा गाह्रो हुन्छ नि है परदेशी जीवन यही जीवनलाई उतार्नुभयो विमल श्रेष्ठजीले हाम्रा नियमित श्रोता विमल श्रेष्ठजीले काभ्रेबाट हामीलाई सम्झिरहनुहुन्छ हाल उहाँ मुगलानमा हुनुहुन्छ मुक्तक जोड्ने क्रममा विमल श्रेष्ठजीकै अर्को मुक्तक पुनः लिन चाहन्छु फेरि पनि जिन्दगीमा घात भयो भने फेरि पनि जिन्दगीमा घात भयो भने आउँदा आउँदै दो बाटोमा रात भयो भने चन्द्रमालाई हेर्दै तिमी खुरी बस्नु मलाई नआत्तिनु है मेरो जीवनमा वज्रपात भयो भने नआत्तिनु है मेरो जीवनमा वज्रपात भयो भने विमल श्रेष्ठजीका यिनै मुक्तक अरबसँगै अर्को मुक्तक लिएँ देविका अधिकारीजीको साँच्चै मिठो छ मुक्तक देविका अधिकारीजीको मुक्तक अरबसँगै यो गीत तपाईँ समक्ष नहुनेलाई के थाहा हुनुको मजा नहुनेलाई के थाहा हुनुको मजा प्रियसीलाई सम्झिएर रुनुको मजा एकअर्कामा हराउँदै सपनाको संसारमा कल्पनामै आकाशको जुन छुनुको मजा कल्पनामै आकाशको जुन छुनुको मजा माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो होस् नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघटने होस् कहिले नछुट्ने हो देविका अधिकारीजीका मुक्त करबसँगै यो गीतको छोटो अंश तपाईँलाई सुनायौँ कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ श्रोता आजलाई पनि कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला यति मात्रै यो बसाइमा प्रस्तुत गर्न नसकिएका मुक्तकरपहरू आउने बसाइमा पक्कै जोड्नेछु आजको कार्यक्रममा मुक्तक प्रेषित गर्नुहुने मुक्तक मनहरू युवराज ठकुरी अज्ञानी रामशरण श्रेष्ठ तिलक अन्जान विमल गिरी डिबी घायल जीवन लावती प्रकाश श्रेष्ठ बाबु सुशान्त वियोग मिलन कार्की सागर भाइ लक्ष्मण अविनाश रावल मोहन बिहानी एसके कान्छा एलिजा सिंह विकास गिरी संयुक्त सवाल जवाफ मुक्तक विमल श्रेष्ठ देवीका अधिकारी तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद तपाईँको मुक्तक लेखन अझ तिखारिँदै निखारिँदै विशाल बन्दै जाओस् कार्यक्रमको तर्फबाट शुभकामना व्यक्त गर्न चाहयौँ तपाईँ पनि कार्यक्रममा आफ्ना रसिला कसिला लोभ लाग्दा मुक्तकरबहरू पठाउन चाहनुहुन्छ प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम मुक्तकमाला रेडियो भिजन 91.6 MHz बद्रपुर रोड बिरतामोड झापा त्यस्तै हाम्रो मेल आइडी mukhtakmala@gmail.com mukhtakmala@gmail.com gmail.com तपाईं सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने मुक्तकमालाको फेसबुक पेज facebook.com/muktakmala हजुर मुक्तकमालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहाँ गएर पनि आफ्ना मुक्तक तथा प्रतिक्रिया राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईं सम्पूर्ण मुक्तक मनहरूलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका लागि रमेश तिवारीजीलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रमको पुनः प्रसारण सोमबार दिनको 2:30 बजे सुन्न सक्नुहुन्छ कार्यक्रमबाट म मदन भण्डारी जाँदा जाँदै मुक्त करपहरू छोड्न चाहन्छु हरेक कार्य विदेशी शक्तिले जुराउनु पर्छ यहाँ हरेक कार्य विदेशी शक्तिले जुराउनु पर्छ यहाँ सरकारको मनमानी चुपचाप मन पराउनु पर्छ यहाँ पश्चिमाहरू चन्द्रमामा बस्ती बसाल्ने सुरकस्ता भीमसेनलाई पसिना आउँदा डराउनु पर्छ यहाँ भीमसेनलाई पसिना आउँदा डराउनु पर्छ यहाँ मङ्गलबार रातको 9:30 बजे कार्यक्रम प्रेमपत्रमा भेट्ने बाछा गर्दै आजलाई भने बिदा चाहन्छु नमस्कार माया त यस्तो होस् माया त यस्तो हो।